ध्यानोमा छाउ छाउ तिमी उज्यालोमा बिलाउ छाउ तिमी मेरो कोशिश असफल तिमीलाई सधैँ सम्झन्छु मेरो कोशिश असफल तिमीलाई सधैँ सम्झन्छु सपनीमा आउँछौ तिमी विपरीमा भाग्छौ तिमी मेरो भाग्य यस्तै छ तिमीलाई सधैँ पर्खन्छु मेरो भाग्य यस्तै छ तिमीलाई सधैँ पर्खन्छु बाँचिने रहरनी पुग्यो अब सम्झु म कति पाउन सकिन तिमीलाई मेरो कोसिसमै कमी बाँचिने रहरनी पुग्यो अब सम्झु म कति पाउन सकिन तिमीलाई मेरो कोसिसमै कमी ला ला ला मेरो कर्मै खोटो छ तिमीलाई पाऊँ कसरी मेरो कर्मै खोटो छ तिमीलाई पाऊँ कसरी यस्तै छ तिमीलाई सधैँ पर्खन्छु